इन्स्टिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट बैङ्कको माथि मोबाइल 9845146174 नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो 1 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा सर्वोच्च अदालतमा सिफारिस 8 जना न्यायाधीशसँग संसदीय सुनवाई विशेष समितिले सुनवाई सुरु गरेको छ। समितिले सुरुमा स्थायी न्यायाधीशमा सिफारिस वैद्यनाथ उपाध्यायसँग सुनवाई गरेको छ। उपाध्यायले स्पष्ट जवाफ नदिएको र टालटुले जवाफ दिएर उम्कन खोजेको भन्दै समितिका सदस्य आक्रोशित भएका छन्। जवाफमा उपाध्यायले आफूले पैसा खाएर फैसला नगरेको दावी गर्नुभएको छ। पुनरावेदन अदालतमा हुँदा बालकृष्ण ढुङ्गेललाई सफाई दिनुको कारण माग गरेका सभासदलाई उपाध्यायले ढुङ्गेलसँग पैसा माग्ने हैसियत कोहीसँग पनि नभएको बताउनुभयो। उपाध्यायले समाजमा रहेको भ्रष्टाचारको प्रतिबिम्ब जताततै फैलिएको कुटिल जवाफ दिनुभयो। उहाँले आफू चन्द्रमा हुने चाहना नभए पनि तारा हुन दिन सुनवाई समितिमा आग्रह गर्नुभयो। उपाध्यायले महिला हिंसा सम्बन्धी मुद्दामा सचेतना फैलाउँदै गएको दावी गर्नुभयो। समितिका सदस्यहरूले सम्पत्ति विवरण नबुझाएको अदालतको भाषिक नीति कस्तो हुनुपर्ने संवैधानिक अदालत राख्नुपर्ने नपर्ने सर्वोच्चले राजनैतिक मुद्दामा बढी हात हाल्नुको कारण लगायतका प्रश्न गरेका थिए। दिउँसो 3 बजे अर्का न्यायाधीशको सुनवाई हुने संसदीय सुनवाई विशेष समितिले जनाएको छ। नेकपा एमालेको कानुन विभागले न्याय परिषदले सर्वोच्च अदालतमा स्थायी न्यायाधीश नियुक्तिका लागि गरेको सिफारिस अनुमोदन नगर्न पार्टी अध्यक्षको ध्यान आकर्षण गराएको छ। विवादित छवि भएका व्यक्तिलाई स्थायी न्यायाधीशमा सिफारिस गरेको भन्दै कानुन विभागले न्यायाधीश नियुक्तिको सिफारिस अनुमोदन नगर्न पार्टी अध्यक्ष जलनाथ खनालको ध्यान आकर्षण गराएको स्रोतले बताएको छ। पार्टी कार्यालय बल्कमा बसेको बैठकमा अधिकांश सदस्यले संसदीय सुनवाई समितिमा पार्टीले स्पष्ट अडान राखेर सिफारिस अनुमोदन नगरे राजीनामा दिने चेतावनी समेत दिएका छन्। गम्भीर विषयमा पार्टीले संसदीय सुनवाई विशेष समितिमा अडान लिन नसकेको भन्दै पार्टी नेतृत्वको ध्यान आकर्षण गराएको स्रोतको भनाइ छ। नेपाल आयल निगमको तेल चोरी गरेर बेचेको आरोपमा 12 प्रहरीले एउटा ट्याङ्कर नियन्त्रणमा लिएको छ। तेल चोरी गर्दै गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटेको प्रहरीको टोलीले छाता पिपरामा रहेको अनबर पेट्रोल पम्पबाट NA2K1921 नम्बरको ट्याङ्कर नियन्त्रणमा लिएको हो। तेल चोरीमा संलग्न रहेको आरोपमा अनबर पेट्रोल पम्पका सञ्चालक ट्याङ्करका चालकसहित 5 जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। रक्सेलबाट हवाई इन्धन लिएर काठमाडौँ जान आउँदै गरेको ट्याङ्करबाट अनबर पेट्रोल पम्पमा तेल झिक्दै गरेको अवस्थामा फेला पारेको ट्याङ्करसहितका 5 जनालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ। थाइल्यान्डमा भएको सैनिक कुको अन्तर्राष्ट्रिय समुदायले चर्को आलोचना गरेका छन्। संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनले कुप्रति गम्भीर चासो व्यक्त गर्दै यथाशीघ्र संवैधानिक र लोकतान्त्रिक शासन व्यवस्था पुनर्बहालीका लागि आग्रह गर्नुभएको छ। अमेरिकी विदेश मन्त्री जोन केरीले सैनिकको कुनै औचित्य नभएको भन्दै थाइल्यान्डलाई दिने भनिएको $1 करोड बराबरको द्विपक्षीय सहयोग रोक्का हुने चेतावनी दिनुभएको छ। थाई नागरिकसँगको मित्रतालाई निकै महत्त्व दिने भए पनि सैन्यकुका कारण दुई देशबीचको सम्बन्धमा नकारात्मक प्रभाव पर्न सक्ने उहाँको भनाइ छ। बेलायतमा सबै पक्षहरूले आफ्ना मतभेदभन्दा माथि उठेर लोकतन्त्र र कानुनी शासन व्यवस्थाको मूल्य मान्यता पालना गर्न आग्रह गरेको छ। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र दिल्ली डेयर डेबल्स तथा किङ्स इलेभेन पन्जाब र राजस्थान रोयल्स बीच प्रतिस्पर्धा हुँदैछ। अङ्क तालिकाको 6 स्थानमा रहेको मुम्बई र अन्तिम स्थानमा रहेको दिल्ली बीचको खेल अपरान्ह 4:15 बजेपछि सुरु हुनेछ। 12 खेलबाट 10 अङ्क जोडेको मुम्बई आजको खेलमा विजय हुँदै प्लेअफमा पुग्ने सम्भावनालाई जीवित राख्नेछ भन्ने दिल्लीले मुम्बईलाई रोक्ने प्रयास गर्नेछ। यस्तै बेलुका 8:15 बजेपछि हुने दोस्रो खेलमा तालिकाको 4 स्थानमा रहेको राजस्थान राजस्थान रोयल्स र शीर्ष स्थानमा रहेको किङ्स इलेभेन पन्जाबबीच प्रतिस्पर्धा हुन लागेको हो। 12 खेलबाट 14 अङ्क जडेको राजस्थान पन्जाबलाई पराजित गर्न सके प्लेअफमा पुग्नेछ भने प्लेअफमा पुगिसकेको पन्जाब आजको खेलमा जित हात पार्दै दोस्रो स्थानमा रहेको चेन्नईसँग अङ्क दूरी 4 फरक बनाउने कोसिसमा हुनेछ। अवस्त दिउँसो 1 बजेको अर्पण खबर सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण खबरको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाइ अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल 98 450 49 728 प्रेम हिमाली चैनपुर मोबाइल 98 453 68 075 र दीपक बस्नेत चैनपुर मोबाइल 98 451 97 258। शिखर हार्डवेयर रत्नगर 1 बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362090 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेटर को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टीलर्निंग एकाडेमी म्याथ साइन्स र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टीलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेभलपमेन्ट बैङ्कको माथि मोबाइल 98 452 46 174। रेडियो अर्पण 104.5 MHz वैदेशिक रोजगारीको सुवर्ण अवसर साउदी अरेबिया स्थित डेल्टा होल्डिङ्स कम्पनीका लागि केही नेपाली कामदारहरूको आवश्यक परेको हुँदा इच्छुक नेपाली नागरिकहरूले सम्पर्क गर्नुहोला। पद कन्ट्रक्सन लेबर आवश्यक संख्या 40 तलब 1000 पद सिभिल कार्पेन्टर आवश्यक संख्या 4 तलब 1200 देखि 1500 सम्म पद वाल पेन्टर आवश्यक संख्या 4 तलब 1200 देखि 1500 सम्म पद मेसन आवश्यक संख्या 4 तलब 1200 देखि 1500 सम्म साथमा साउदी मेन पावर सोलुसन कम्पनीका लागि 35 क्लिनरहरूको पनि आवश्यकता रहेको जानकारी गराइन्छ। तलब 1000 थप जानकारीका लागि अञ्जुलीमा इन्टरनेसनल प्राली पुलचोक नारायणगढ मोबाइल नम्बर 98 550 62 640 र 98 456 17 700। बजाज एक्सचेंज ऑफर बजाज कंपनी को नया मोटर बाइक चल्न चाहने महानुभावहरुलाई मध्यनजर राख्दै बजाज कंपनी ले ल्याएको छ बजाज एक्सचेंज ऑफर। कुनै पनि पुरानो मोटरसाइकल को उचित मूल्यांकन र मूल्य पाउने सुवर्ण अवसर कुनै पनि कंपनी को पुरानो मोटरसाइकल ल्याउनुहोस् र बजाज कंपनी को नया मोटरसाइकल चढेर जानुहोस्। अब पाउनुहोस् अझ धेरै सर्वोत्कृष्ट मूल्य तपाईको मोटरसाइकल को प्रत्येक खरीदमा रु 5000 देखि 1 लाख सम्मको स्क्याच कुपन हरेक दिन लकी ड्र बाट रु 1 लाख को बम्पर उपहार साथै आकर्षक गिफ्ट ह्याम्पर। मिति यही जेठ 14, 15 र 16 गते समय बिहान 10 बजेदेखि 5 बजे सम्म स्थान आशीर्वाद अटोमोबाइल्स प्राली खैरहनी 4 मगनी चोक चितवन फोन नम्बर 0556583176 मोबाइल 98451200 32 र 98068035 33। आकर्षक घडेरीहरू बिक्रीमा रत्नगर 12 स्काई राइडर आवासीय उच्च माविको अगाडि रहेको विकासका पूर्वाधारहरूले सम्पन्न वरिपरि चारैतिर घनावस्ती भएको आकर्षक घडेरीहरू सुपथ मूल्यमा धमाधम बिक्री हुने भएकाले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क ब्रदर सप्लायर्स रत्नगर बकुलहर मोबाइल 98091986993। अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा। हामी कहाँ टिभी, डिप फ्रिज, वासिङ मेसिन, भ्याकुम क्लिनर पाइनुका साथै एलसीडी र एलईडी टिभीहरू पनि उपलब्ध छन्। चौधरी ग्रुपद्वारा वितरित एलजी, तोशिबा, क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ। पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ। सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम, रनपा चौरा चोक, चितवन। मोबाइल नम्बर 9855062408, 9845439054। रेडियो अर्पण 104.5 MHz। चम्पा चमेली आउँछन् मिलीजुली, कुरा गर्छन् सारे चमेली। चमेली फेरि रेड अर्डको स्टुडियोमा आइसकेछु होइन। आज चाहिँ चमेलीले पाम्ना बोलाओ के अरे न पाम्ना नि कुन छ भने तपाईँलाई ला होला होइन। चमेलीले त यस्तो पाम्नासँग कहिले नि बात मारेको थिएन होइन। आज डर नै लाग्छ भाइ, अलि कडै सोध्यो भने त चमेलीलाई पाफु घानेर दाँच्छ जानुहुन्छ जस्तो लाग्छ होइन। अब हेर्दाखेरि त त्यस्तो लाउनुहुन्न तर अब काम चाहिँ त्यस्तै गर्नुहुन्छ होइन। ढिसुम ढिसुम गर्ने काम गर्नुहुन्छ होइन। के भनिन्छ नि दाजु तपाईँले गर्ने कामलाई लुहन्नु त आफै। अब मैले गर्ने कामलाई चाहिँ अलिकति डर फेरि तपाईँ डराउनुहुन्छ कि भन्दाखेरि होइन, त्यही पनि नडराउनुहोस्, मेरो त्यो प्रोफेसनल हो। यो प्रोफेसनल भने चाहिँ के हो फेरि? यो भनेको चाहिँ यो प्रोफेसनल भनेको कस्तो भने यसलाई आफ्नो पेसालाई जो निरन्तर दिइरहेको छ त्यसलाई चाहिँ प्रोफेसनल भनिन्छ सायद। ए भनेपछि यो मेरो बोल्ने काम नि यो प्रोफेसनल भन्ने भयो उसो भए। यो अब यसलाई आफूले जीवन्त लिएर गइसकेपछि त यसलाई प्रोफेसनल नै भनिन्छ नि होइन र? ए जहिले जहिले गर्ने भएपछि पैसा नै आम्ने भएपछि कुरो त्यसो गरेछ होइन। चमेलीले नबुझेको कुरो आज जानेछ होइन। अनि त्यस्तै अब दाजु तपाईँले कुरो गर्नुभएको थियो, काम त अहिलेसम्म भन्नु भएन, प्रोफेसनलमै म अड्किन्नु त अब के भन्ने हो तपाईँले आफ्नो भनिनुहुन्छ। सिधा भन्नुपर्दा मान्छे कुट्ने काम हो तर चलचित्रमा मान्छे कुट्ने काम रियल लाइफमा, रियल लाइफमा होइन। रिल भनेको त घुम्ने घुम्ने घुम्ने घुम्ने होइन, सिनेमाको पर्दामा देखिने होइन, यो काँचको पर्दामा देखिने हुन्छ। त्यसमा त्यसमा चाहिँ हामी विशेष दर्शकलाई मनोरञ्जन दिलाउनको लागि चलचित्रभित्र हामी मेरो प्रोफेसनल र मैले आफूले गर्ने काम भनेको चाहिँ शुद्ध भाषामा भन्नु, नेपाली भाषामा भन्नुपर्दा कुटपिट द्वन्द। अनि द्वन्दले नि मान्छेलाई मनोरञ्जन हुन्छ? त्यत्रो त्यत्रो कति 10 वर्ष जनयुद्धले कति रुवा मान्छेलाई त्यो त्यसमा चाहिँ एउटा त्यो 10 वर्ष जनयुद्धमा चाहिँ अलिकति देशको लागि आफ्नो स्वार्थको लागि हिंसा थियो, मान्छे नै मार्ने थियो। यो चाहिँ एउटा खालि ड्रामेटिक मात्र हो र फिल्मभित्र यस्तो हुन्छ, एउटा कोही एउटा व्यक्ति चाहिँ सायद त्यो द्वन्द्वको धेरै कुराहरू सुनेर फिल्म अनि त्यही त्यस्तै फिल्ममा हेरेर म नि यस्तो हुनु पाएँ, कोही कल्पना कोही व्यक्तिले गर्छ नि त्यसको लागि चाहिँ त्यो कल्पना गर्नु नै मनोरञ्जन र एउटा उसको आफ्नो कहीँ बोल्न नसकेको कुरा उसले हेरेर त्यसलाई रियलाइज गर्नु र आनन्द लिनु नै त्यो कल्पना भनिन्छ त्यसलाई। भनेपछि अब सिनेमा देखाएर अरूले सिकेर बाहिर बाहिर गर्नु थाल्यो भने त गाह्रो हुने रहेछ न? धेरै गाह्रो हुन्छ, त्यही भएर हामी लुकाएर गर्छौँ कुरा चाहिँ, फिल्ममा कसरी गर्यो भन्ने कुरा त्यति थाहा हुँदैन। अब दाजु नाम नि भनेको छैन, दाजुको नाउँ त होइन, अग्लो अग्लो अग्लो हिमाल केसी। हिमाल केसी दाजु आउनु भएको छ होइन, द्वन्द निर्देशक भनिन्छन् कि अब नेपाली होइन, अङ्ग्रेजीमा त फाइट खेलाउने मान्छे, फाइट खेलाउने मान्छे, फाइट डाइरेक्टर, फाइट डाइरेक्टर भनिन्छ न, फाइट डाइरेक्टर आउनुभएको छ। अनि त्यसपछि आज बात मार्ने हो होइन, यो मोजा लाउनु भएछ, यो तपाईँको त कुर्कुच्चामा त थोप्ने मोजो रहेछ भाइ। यो यो अहिले जुत्ताबाट बाहिर नदेखियोस् भनेर गर्मी गर्मी गर्मी गर्मी सिजन अनुसारको ए यो गर्मीमा चाहिँ यो के भनिन्छ नि यसलाई, यो गोलीगाठ भन्दा तलै हुने मोजा लाउनु पर्ने हो। हजुर हजुर, जुत्ता भन्दा बाहिर देख्ने के हुन्छ र? मैले हाफ प्यान्ट हाफ प्यान्ट लगाएको छु नि त त्यसले गर्दा। ए त्यस्तो हाफ प्यान्ट लाउनु भएको छैन, यो टी सर्ट लाउनु भएको छ, त्यस्तै चस्मा भिड्नु भएको छ, अनि यो देउरे कान मुन्द्रो नि लाउनु भएको छ, हातमा डोरो बाँध्नु भएको छ, कहिलेको यो मेरो ग्रह दशा शान्ति गर्दाखेरिको घरमा बाजेले ल्याइदिनु भएको। ए दाहिने हातमा डोरो बान्नु भएको छ, दुईटा औठिन लाउनु भएको छ दाहिने हातमा, होइन देब्रे हातमा चाहिँ छैन। ए भाइ दाजुको बारे के भन्न लागेको थिएँ मैले, भुक भुसुक्कै बिर्सेछ होइन, डराउनु पर्दैन बिर्सेछ, डर लाग्छ नि अब होइन के भन्ने हो चमिनले बाप पाक्क पुक्क हेर्का पनि हो कि दाजुले त्यस्तो हुँदैन हुँदैन, तपाईँ घरमा बुइनी हुनुहुन्छ होला नि होइन छ नि के भन्नु आउँ हिँड्नु ए हिँड्नु सम्झेर अब जे जे भने नि चुप्प लाएर सुन्नु होइन जवाफ पनि दिनु पर्यो नि त ए हिमाल र हिँड्नु दुईजना मात्र हो होइन चारजना को को हुनुहुन्छ अरू उमेश हिमेश दुईटा भाइ छ उमेशको नाम नि हबाट राखेको हुन्छ नि त्यो त्यसरी नै पर्यो बाजेले राख्दैको नाम ए अब कुराकानी गरेछौँ होइन हामी आज चाहिँ चमेली यो द्वन्द भन्ने कुरोको त कहिले बात मारेको थिएन होइन बात मार्नु नि खासै चमेलीलाई रुचि लाउनु न भाइ हेर्दा डर लाउँछ नि त यो फाइट खेलेको हेर्न त्यस्तो हेर्दा चाहिँ डर लाग्ने हो तर फिल्मभित्र मात्र बाहिर त्यस्तो लाग्दैन लाग्छ ए अब तपाईँ त हेर्दाखेरि लाउन्न होइन हेर्दाखेरि त लाउन्न तर बाहिर यो के भनिन्छन् रियल होइन वास्तविक वास्तविक जिन्दगीमा तपाईँले नि यसो द्वन्द गर्नुभयो होला नि त छैन छैन छैन त्यो बेला नि गर्नु भएन छैन ढाँटा हेर न छैन ढाँट्नु लाग्छ त्यो बेला त गर्नुभयो होला होइन ग्याङ फाइट परेको थियो तपाईँको त्यस्तो छैन हाम्रो हाम्रो हाम्रो उमेरमा त्यस्तो ग्याङ फाइट भन्ने नै देख्न पाइएन जतिखेर चाहिँ मेरो चाहिँ स्कुल लाइफ होइन त्यो टाइममा त्यस्तो कहिले पनि देख्न पाइएन र यो फिल्ड चाहिँ म मार्सल आर्ट खेल्थेँ र फिल्मप्रति अलिकति क्रेजी भएको भएर अनि फिल्मतिरै एउटा खास एक्टरको लागि यो फिल्डमा छिरेको तर भाग्यले कुटपिटतिर सारिदिनु होइन तपाईँ हिरोइन लाउँछ त हिरो जस्तो नि तपाईँ हेर्दाखेरि प्रोड्युसर डाइरेक्टरले चाहिँ लागेन नि त उनीहरूलाई हो कि के छ विचार पैसा हालेर खेल्दाखेरि त्यो अब आफूलाई आफ्नो जुन सोख मात्र पुरा गर्ने हो र इच्छा चाहिँ हुँदैन जुन इच्छा हो त्यसलाई चाहिँ अब एउटा आफूले गर्न खोजेको चिज चाहिँ पैसा हाल्दा गर्दा त्यसमा भोलि मैले राम्रो चिज दिन सकिनँ भने त्यसमा मैले गरेर फाइदै भएन नि होइन डर लाग्छ उसमा हिरो भनेर राम्रो गर्छु जस्तो लाग्छ होइन दाजुलाई उसमा हिरो गरेर राम्रो गर्छ जस्तो लाग्छ तर पैसा हालेर होइन नहालिकन कसैले मेरो ट्यालेन्ट र मेरो क्यापेसिटी हेरेर उहाँहरूले ब्रेक दिनु पऱ्यो ए भाइ र चमेलीको